أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان ایمان، آج نومبر 1981 کی 13 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ الجاثیہ کی آیت 27 سے ہو رہا ہے، 4:5/2:7. آیت کا آغاز ہوتا ہے کہ وَلِلَّهِ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ وَيَوْمَ تَقُومُ السَّاعَةُ يَوْمَئِذٍ يَخْسَرُ الْمُبْطِلُونَ. یوں تو قرآن کی ہر آیت اپنے اندر ایک خاص اہمیت رکھتی ہے، لیکن بعض آیات ایسی آتی ہیں، کم از کم اپنے متعلق عرض کروں گا، کہ قرآن کریم میں یہ ہے، جو لوگ اس کے عوام اس پہ غور کرتے تھے، جو ذمہ داریاں عائد ہوتی ہیں ان کا احساس ہوتا تھا، وہ کہتے تھے کہ وہ آیتیں تلاوت کرتے ہیں تو ان کی روحیں کپ کپا اٹھتی ہیں، دل کانپ اٹھتے ہیں، لرزہ طاری ہو جاتا ہے، آنکھوں میں آنسو آ جاتے ہیں. بعض آیات ایسی ہوتی ہیں، انہی میں سے یہ ایک آیت ہے. بظاہر نظر آتا ہے کہ اس میں تو کوئی بات خاص ہے ہی نہیں. للہ ملک السماوات والارض، اس کائنات کی پستیوں بلندیوں میں، ذرا میں، فلکی میں اور خود عرض میں حکمرانی، حکومت خدا کی ہے. اور آگے ہے کہ جب انقلاب کا وقت آئے گا، لفظ ہے مبتلون، تو وہ دیکھیں گے کہ وہ کس قدر تباہی میں ہیں. وہ ان کی تباہی اس وقت ہوگی، مبتلون کی. یہ کیا چیز ہے؟ سینکڑوں مرتبہ یہ آیات ہم پڑھتے ہیں، اور اس قسم کی آیات تو قرآن کریم میں بڑے بیشتر مقامات پر پھیلی ہوئی ہیں. اللہ کے لیے ہے یہ چیز. یہ مبتلون کون سے لوگ ہیں؟ مبتلون باطل سے ہے، اور اس کی ایک خصوصیت ہے اس لفظ کی. ایک تو کفر ہوتا ہے کہ انکار ہی کیا جائے، ہم مانتے ہی نہیں ہیں. ایک چیز ہے کہ ایک چیز کو حق کہہ کے پیش کیا جائے، لیکن جب وہ کسوٹی پہ پرکھی جائے تو وہ باطل نکلے، وہ کھوٹی نکلے. ایک چیز کی شکل و صورت تو اسی قسم کی ہو، لیکن اس کے اندر جو مقاصد اور مفاد پوشیدہ ہوتے تھے اس سے وہ خالی ہو جائے، کھوکھلا ہو. کھڑا کر کے پیش کیا جائے، کسوٹی پہ پرکھا جائے تو کھوٹا نکلے، شکل و صورت اسی قسم کی ہو اور اندر سے وہ کھوکھلا ہو. ایسا کرنے والوں کو مبتلون کہا جاتا ہے، جن کی روش یہ ہو زندگی کی. کہا یہ گیا ہے کہ سماوات اور ارض میں حکمرانی خدا کی ہے. سماوات کو تو چھوڑ دیجئے، وہ تو سر دست ہمارے ہیتائے تصور سے بھی ذرا باہر کی چیز ہے، یا کم از کم ہماری دسترس وہاں نہیں ہے. اس میں اس کی حکمرانی کس طرح سے چل رہی ہے، یہ ہمارا مشاہدہ ہے کہ یہ ہر چیز قانون کی زنجیروں میں جکڑی ہوئی ہے، اور اس کی اطاعت کیے چلی جا رہی ہے. کسی کو یارائے سرکشی نہیں، مجال انکار نہیں. تو وہاں تو حکمرانی، حکومت، ملکوت خدا کی حکمرانی موجود ہے، ہمارے سامنے ہے. سوال تو عرض کا ہے، جس سے ہمارا تعلق ہے. ہم یہ آیت پڑھتے ہیں بیسیوں دفعہ، سینکڑوں دفعہ، کہ زمین پر حکومت اور حکمرانی خدا کی ہے. ہم اس کا اعلان کرتے ہیں. کیا یہ حقیقت ہے جس کا ہم اعلان کرتے ہیں؟ کیا یہ واقعہ ہے؟ पूरे के पूरे कुर्रा अर्श को तो छोड़ दीजिए, जहाँ हम बसते हैं, जहाँ भी कोई वो बसता है जो इस आयत को पढ़ता है मुसलमान, क्या ये वाकया है कि वहाँ हुक्मरानी खुदा की है? क्या इस कुर्रा अर्ज़ के किसी एक चप्पा ज़मीन पर भी, जहाँ मसलन मुसलमानों की आबादियों हैं, किसी जगह भी खुदा की हुक्मरानी है? तो ये आयात, ये आयत पढ़ने वाले जो हैं, इसका ऐलान करने वाले, ये कहने वाले, जबकि हकीकत ये है कि ये वाकया नहीं है वहाँ जहाँ मैं ये आयत पढ़ता हूँ, जहाँ कोई भी ये कहता है कि वलिल्लाहि मुल्कु समावाति वल अर्द, अर्द ले लीजिए कि खुदा की हुक्मरानी है इस ज़मीन पर। जब मैं ये ऐलान करता हूँ, इसका इतराफ़ करता हूँ, इसको पेश करता हूँ, तो क्या ये वाकया है या एक झूठी बात को सच कह के मैं पेश कर रहा हूँ? क्या मेरा ये दावा जब कसौटी पे परखा जाएगा तो सच्चा निकलेगा? आपने गौर फरमाया बात क्या हुई? ये मुब्तलून कौन हैं जो दावा ये करते हैं कि लिल्लाह मुल्कु समावात वल अर्द, अर्द में हुक्मरानी खुदा की है, सुबह से शाम तक सैकड़ों हजारों लाखों मुसलमान, साल में पूछो नहीं कि करोड़ों अरबों बार ये पढ़ते चले जा रहे हैं, जहाँ कहीं भी कोई इसको पढ़ता है, इसको दोहराता है, क्या ये वाकया वहाँ है कि वहाँ खुदा की हुक्मरानी है? ये किसी हकीकत का इकरार, किसी हकीकत का ऐलान कर रहा है या एक झूठ को सच करके बता रहा है? एक वाकया मालूम नहीं मुझे, मैंने पहले भी कभी दर्स में ये पेश किया हो या ना, लेकिन है वो बड़ा अहम, और वो ये बात बताता है कि ये मुब्तलून क्या होते। देर की बात है, गालबन तकसीम से भी पहले की, मुसलमानों की एक रियासत में एक प्रधान मौलवी साहब थे, बड़े दबंग किस्म के कुरानी आदमी थे, कुरानी मौलवी थे वो, और बड़े ही दबंग किस्म का आदमी था वो। रियासतें और रियासतों के निज़ाम आपको मालूम है, उस ज़माने में बड़ा दबदबा, बड़ा तनतना, बड़ा जलाल, बड़ा इस्तेबदाद होता था। एक बहुत बड़ी तकरीब थी रियासत के आयान और अरकान, बड़े बड़े लोग तमाम शामिल थे, खुद रियासत का वाली सदारत कर रहा था, तकरीब ही ऐसी थी। इस किस्म के इज्तिमा के अंदर तलावत कुरान करीम से आगाज़ हुआ तकरीब का, कारी ने उठते ही कुरान की ये आयत तलावत की, वलिल्लाहि मा फिस समावाति वल अर्ज़ जमीया, समावात और अर्ज़ की सारी मिल्कियत खुदा की है। उसने वहाँ तलावत की, ये पिछली रो में कहीं बैठे हुए थे, वहीं से उठ के खड़ा होके वो कहता है, क्यों झूठ बोलता है, बंद कर ये बकवास। सन्नाटा छा गया। आप सोच सकते हैं कि क्या गुजरी होगी वहां इस चीज पे। वाली ने बहरहाल तलावत को तो बंद कराया, कहा आप क्या कह रहे हैं, ये आपने सोचा है कि आपने ये क्या कलमा कह दिया कुफर का? कहा मैंने तो सोच लिया था जो मैंने कहा है, उसने नहीं सोचा जिसने कहा है, और तुमने नहीं सोचा जो इतराज़ करने खड़े हो गए हो। कहा इसने ये है कि समावात और अर्ज़ की सारी मिल्कियत जो है वो खुदा की है। समावात को तो मैं जानता नहीं हूँ, सारी अर्ज़ का भी मुझे पता नहीं है। जहाँ तक इस रियासत का ताल्लुक़ है, میں محکمہ مال کے دفتروں سے ہو کے آیا ہوں، گزشتہ 8 دن سے ان کے رجسٹروں کو ایک ایک ورق میں نے الٹ پلٹ کے دیکھ لیا ہے۔ ریاست کی زمین کے خانہ ملکیت کے ایک مرلے کے نیچے بھی خدا کا نام نہیں لکھا، سب جگہ تمہارا نام لکھا ہوا ہے۔ کیا یہ واقعہ ہے یا نہیں جو میں کہہ رہا ہوں؟ اگر کہیں ایک مرلے کے نیچے بھی یہ ہوتا تو میں تھوڑی سی گنجائش رکھتا ہوں، وہاں ایک مرلے کے نیچے بھی کاغذ کے اندر خانہ ملکیت میں اللہ نہیں لکھا ہوا، تمہارا نام لکھا ہوا ہے، اور جھوٹ نہیں بولتے تو اور کیا کرتے ہو؟ اور وہ اعلان کر رہا ہے کہ پوری کی پوری زمین کی ملکیت جو ہے یہ خدا کی ملکیت ہے۔ کہاں ہے وہ ریکارڈ جس میں خدا ملکیت کے خانے میں خدا کا نام لکھا ہوا ہے؟ پھر اس کے بعد جو گزری ہوگی اس کو تو چھوڑیے، لیکن آپ نے غور فرمایا کہ قرآن کیا ہے، اور قرآن کی آیات کا اعلان و اعتراف کرنا یہ معنی کیا رکھتا ہے؟ اتنا بڑا جھوٹ جو ہم بولتے ہیں روز، للہ ما فی السماوات و ما فی الارض جمیع، کیا یہ واقعہ ہے؟ للہ ملک السماوات و الارض، سماوات و ارض میں حکمرانی صرف خدا کی ہے، یہ اعلان کرتے ہیں ہم، قرآن ہے عزیزان من، یہاں کافر کی بات نہیں کی، وہ تو کھلی بات ہے وہ مانتا ہی نہیں ہے، ٹھیک ہے، یہ مبتلون کا ہے یہاں، ایک جھوٹ ہے جس کو سچا کر کے پیش کر رہے ہیں۔ یومی گویم مسلمانم بلرزم کہ دانم مشکلات لا الہ را، جب میں کہتا ہوں مسلمان ہوں تو کانپ اٹھتا ہوں، کیونکہ میں لا الہ کی مشکلات کو جانتا ہوں۔ لا الہ یہ ہے، کوئی صاحب اقتدار نہیں ہے، سماوات کو چھوڑ دیجئے، عرض کو لیجئے، الہ کے معنی صاحب اقتدار، یہی ہے اس کا، وللہ ملک السماوات والارض۔ ہم مبتلون میں کیسے شامل ہوئے؟ یہ مملکت ہم نے خدا کے نام پہ، اسلام کے نام پہ حاصل کی تھی، پہلے دن سے یہ بات ہوئی، پہلے کانسٹیٹیوشن کے پہلا تعارف یا مقدمہ جسے کہتے ہیں پریفیس، اس میں پہلا فقرہ یہ لکھا ہوا تھا کہ سوورینٹی ان دی ہیونز اینڈ دی ارتھ بلانگس ٹو اللہ، یہی چیز سوورینٹی، بلکہ اقتدار اعلیٰ، حکومت مطلقہ خدا کی ہے۔ قرآن کی آیت ہی نہیں رکھی ہم نے، تو کانسٹیٹیوشن کی پہلی آیت اپنے یا پہلا پریفیس کا پہلا فقرہ یہ لکھا وہاں، کیا یہ حقیقت تھی جو ہم نے وہاں لکھا، اور کیا یہ حقیقت ہوئی اس کے بعد جو ہم نے کہا؟ اور پھر یہ جو ہم تلاوت کرتے ہیں، متعدد مقامات پر یہ آتی ہیں آیات، اور یہ آیات ان الفاظ میں نہ بھی آئیں تو دیگر الفاظ میں تو قرآن کی جو بنیاد ہے تعلیم کی، وہ یعنی لا الہ الا اللہ، تو بہرحال ہم ہر سانس میں کہتے ہیں نا، وہ یہی بات ہے، الہ نہیں ہے کوئی بھی سوائے اللہ کے، وللہ ملک السماوات والارض، دونوں کے معنی ایک ہیں۔ وَيَوْمَ تُقُومُ السَّاعَةُ يَوْمَئِذٍ يَخْسَرُ الْمُبْطِلُونَ، وہ ایک انقلاب کا انتظار کہتا ہے، کرنے کی بات ہے، اس وقت پوچھا جائے گا کہ یہ جو کہا कहा करते थे उस मौली साहब की तरह, उसको जरूरत ये हो गई थी वो कहने की कि झूठ बोलते हो, बंद करो बकवास। क्या हम ये सच बोलते हैं ये बात जब कहते हैं कि सॉवरेंटी बिलोंग्स टू अल्लाह? मुल्क समावात वल अर्द लिल्लाह मुल्क समावात वल अर्द यौम तकूम उस्सात व यौम इज़िन यख़सुरुल मुब्तिलून। वो यौम सात, वो इनकलाब का ज़माना, कहा आज तो ये बहुत अकड़े फिरते हैं, बहुत तकब्बुर है, इक्तदार है, हुकूमत है। व तरा कुल्ला उम्मतिन जासियतन, उस इनकलाब की घड़ी में देखोगे ये बड़े बड़े मुतकब्बर और सरगश घुटनों के बाल झुके हुए होंगे। कुल्लो उम्मतिन तुदा इला किताबिहा, धांधली नहीं होगी वहाँ। और फिर बड़ी चीज़ ये कुरान करीम में आप देखिए, ये निज़ाम इज्तिमाई है। जहन्नम में भी कौमें जाती हैं, जन्नत में भी कौमें जाती हैं, ज़ुमरा। निज़ाम की बात है ये। अफराद जिन चीज़ों को नेकियां कह के अपने आप को बहरहाल कुछ बहला लेता है, वो इनकलाब लाने वाली चीज़ नहीं होती। इनकलाब तो एक निज़ाम के ताबे आता है। एक कौम इनकलाब लाती है, एक उम्मत इनकलाब लाती है। ये जिम्मेदारी भी कुरान ने उम्मत की कही थी, वकदाले का जालना कुम उम्मत वसतन, कहा हर उम्मत उस वक्त तुम देखोगे घुटनों पे झुकी हुई। वो ऐसे धांधली वाली बात नहीं है। हर उम्मत अपने अमाल नामे को की तरफ बुलाई जाएगी। किताब एक एक का अमाल नामा आएगा, फर्द तो बाद की बात है, उम्मत का। तुमने इस किस्म का निज़ाम कायम किया था। अल जाओम तुझ जाऊन अमा कुम तुम तामलून, जो कुछ तुम किया करते थे आज उसका नतीजा तुम्हारे सामने आ रहेगा। हाजा किताबोना यंतिकु अलैकुम बिल हक, ये है वो किताब हमारी, ये है तुम्हारा अनाम अमाल नामा। ये तुम्हारे खिलाफ जो कुछ लिखा है इसके अंदर हक लिखा है, सदाकत लिखी है, एक लफ्ज झूठा नहीं है इसमें। और जो दूसरी जगह ये कहा है कि हम किसी और से नहीं कहेंगे, खुद इससे ही कहेंगे इंसान से, कि इकरा किताबक, ये अपना अमाल नामा आप पढ़। और उसके बाद है कि फिर खुद अपने मुतलक फैसला कर के तुम्हें क्या सजा दी जाए, इसका फैसला भी खुद ही कर ले। हाजा किताबोना यंतिकु अलैकुम बिल हक इन्ना कुन्ना नस्तंसिखु मा कुंतुम तामलून। तुम समझते थे कि हमने कुछ किया, हवा में वो उड़ गया, एक एक हर्फ लिख लिया करते थे हम, और ये लिखी हुई किताब है वो तुम्हारा अमाल नामा जो तुम्हारे सामने आ रहा है, इसको देख लो और फिर फैसला करो कि कहाँ ठिकाना तुम्हारा होगा। फामल्लज़ीना आमनु व अमिलुस्सालिहात फयुदखिलुहुम रब्बुहुम फी रहमतिही, उस किताब की रूह से उस इज्तिमाई आमाल जो उस कौम के होंगे, यहाँ आता है वो निज़ाम जिसके ताबे अफराद ज़िंदगी बसर करते हैं। कि वो जो इन हकायक पर यकीन रख के हुए हमारे सलाहियत बख्श प्रोग्राम पर अमल पैरा होती थी कौम, वो तो उसका ठिकाना, उसका मकाम खुदा की रहमत में होगा, जहाँ नश्व नुमा मिलेगी हर चीज़ की। ज़ालिका हुवल फौज़ुल मुबीन, ये बहुत बड़ी अचीवमेंट होगी किसी की। मैं पहले भी कई दफ़ा कह चुका हूँ कि कुरान में और मज़ाहब में फ़र्क ये है, मज़हब का मुंतहा नजात होता है, सेल्वेशन होती है, नजात के माने होता है पहले किसी मुसीबत में कोई गिरफ्तार हो, उस मुसीबत से छुटकारा मिल जाए, उसे नजात कहते हैं। अजाब में मुबतला हो, अजाब से छुटकारा मिल जाए तो नजात है, यानी पहले किसी मुसीबत में मुबतला हो। सुबह के वक्त उठे, अच्छे भले थे, तंदुरुस्त थे, ठीक था टेम्परेचर भी, दरमियान में बुखार हो गया, बीमारी आ गई, इस बीमारी का कुछ इलाज किया, शाम को टेम्परेचर नॉर्मल हो गया, तो हुआ क्या ये सारे दिन में? इतनी बड़ी तगो दौ के बाद शाम को आप एज यू वर हो गए, जैसे सुबह थे, कुछ हासिल नहीं हुआ। अंग्रेजी में कहिए कि अचीवमेंट नहीं हुई कोई, यू हैवंट अचीव्ड एनीथिंग। तमाम मजाहब आलम जो हैं, यानी मज़हब कोई भी हो, हम भी मज़हब पे, हमारे यहाँ भी तो नजात ही कहते हैं ना जी, हमारा तो सबर भी नजात ही का है। यानी ये सारा तगो ताज जितना भी है, ये खुदा का इंसानों को पैदा करना, अंबिया का भेजना, सिलसिला रिश्दो हदायत, ये तमाम प्रोग्राम इबादत के और ये सारे, ये काहे के लिए? आखिर में नजात जिसे आप कहते हैं कि किसी अजाब में इंसान मुबतला है, उस अजाब से छुटकारा मिल गया, भाई क्या प्रोग्राम है ये खुदा का? यानी ना कुछ हासिल हुआ, ना कोई अचीवमेंट हुई किसी किस्म की, ये तगो ताज काहे के लिए हुई कि फिर वैसे का वैसा हो गया इंसान? मीना सजद खुदायरा, खुदा इस किस्म का खेल नहीं खेलता माजल्ला, उसका तो हर प्रोग्राम तामीरी होता है, वैसे का वैसा नहीं रहता। तो ये तसव्वुर जो था, ये तो मज़हब का तसव्वुर था। थोड़े से वक्त में मैं अर्ज़ कर दूँ, क्योंकि नजात की बात आ गई, सबसे कदीम जो दावा करते हैं मज़हब का, हिंदू मत जो है इनके यहाँ, सनातन धर्मी, उनके यहाँ तो ये है कि पिछले जन्म में जो कुछ किया था किसी ने, कोई गलत काम, जो कर्म, उस कर्म का नतीजा इस जून में, इस जन्म में भुगतता है, आदमी की शक्ल में हो, कुत्ते की शक्ल में हो, वो बंदर की शक्ल में बांध के आ जाए, कुछ वो आ जाए, वो यहाँ भुगतता है, यहाँ फिर वो कुछ काम करता है, तो ये अगली जन्म हो जाता है जून, उसको वो कहते हैं ट्रांसमाइग्रेशन ऑफ सोल जिसे कहते हैं, फिर वो कुछ ऐसा बन जाता है, अच्छे काम करता है, तो 30-32 करोड़ इस किस्म के चक्कर जो हैं, इनके बाद वो फिर इन बलाओं से निकलने के बाद वैसा हो जाता है जैसा पहले दिन आया था दुनिया में। काम हुआ ना ये 32 करोड़ गर्दिशों के बाद कि फिर वैसा हो जाता है। ईसाईयत आई, उन्होंने कहा कि खुदा ये जो हर बच्चे को पैदा करता है, तो हर बच्चा अपने अव्वली माँ बाप के गुनाहों का बोझ लाद कर अपनी पीठ पर तो दुनिया में आता है, पैदाइशी गुनाहगार होता है, और ये गुनाह की आलाइश जो है वो किसी अमल से धुल नहीं सकती, तो जिंदगी भर वो गुनाहगार, मौत के बाद इस गुनाह का अजाब उसको भुगतना पड़े जहन्नम में, तो क्या किया जाए फिर? यानी खुद खुदा पैदा करता है गुनाहगार बच्चे को और वो गुनाह धुलता नहीं है, फिर क्या किया? तो बहरहाल उस बात को तो जाने दीजिए कि इस अंदाज में वो बात करते हैं कि खुद खुदा ही हम सोचे आया बैठ गया, क्या हो ही गया, जितने इंसान पैदा किए जा रहा हूँ वो सारे गुनाहगार हैं, इन सब को जहन्नम में भेजना पड़ेगा, अमाल से नजात हो नहीं सकती। तो उनके अकीदे के मुताबिक बेटे ने कहा कि आप अफसोस ना कीजिए, मैं इसका हल बताता हूँ, मुझे भेज दीजिए दुनिया में, वो मुझे फांसी दे देंगे, मेरे खून के कफारे के बदले में इन गुनाहगारों को बख्श देना। तो इनकी नजात हो गई उन गुनाहों से जो वो लेके साथ आए थे। ये हो गया सेलिब्रेशन। पता है ये सेलिब्रेशन आर्मी होती है इनकी पादरियों की, सेलिब्रेशन। यहूदियों ने तो पहले तय किया था कि वो जन्नत तो हमारी है, चंद दिनों के लिए हमने यहाँ कुछ गुनाह किए थे उसके लिए हमें जहन्नम में भेज दिया जाएगा, वो जब हमारे बड़े बुजुर्ग जो हैं ठीक है उनको इतला मिलेगी वो आएंगे आगे, बहरहाल दो चार दिन की बात होगी, उस जहन्नम से हमको निकाल के निजात दिला देंगे उस अजाब से जिसमें हम मुब्तला होंगे, निजात। फिर वैसे कोई अचीवमेंट नहीं, हाँ जी। कुरान करीम ने यह तसव्वुर ही बदल दिया, कहता है इंसान ना कोई गुनाहों का बोझ अपने पुश्त पे लेके आता है, ना किसी अजाब में मुब्तला होता है, ना मुसीबत में गिरफ्तार होता है, ये आता है इसको कुछ सलाहियतें दी हुई होती हैं, उस सलाहियतों की नशो नमा करता है और उस नशो नमा के बाद इतना कुछ हासिल कर लेता है कि वो इस ज़िंदगी से बेहतर और आला ज़िंदगी बसर करने के काबिल हो जाता है और आगे चला जाता है। ये जो हमारे यहाँ भी तसव्वुर है कि जहन्नम के अंदर भेज दिए जाएंगे और फिर जहन्नम में से निकाल लिए जाएंगे, ओह बड़ा फ़लसफ़ा फिर छांटते हैं इसके ऊपर के जी, वो जहन्नम असल में धोबी की भट्टी है, वहाँ कपड़े चढ़ाए जाते हैं भट्टी पे ताकि वो सारा उसमें मैल कुचैल जो है वहाँ कट जाए, साफ़ सुथरे कपड़े होके आगे, यानी पहले साफ़ सुथरे थे मैले कुचैले किए फिर भट्टी चढ़ाना पड़ा फिर वो क्या हो गए जैसे पहले थे। यानी तसव्वुर ये है कि जैसा पहले था इंसान वैसा ही हो गया, ये सारा प्रोग्राम खुदा का इसलिए हो गया कि जैसा पहले था वैसा ही हो गया, फिर ये तो वैसा ही अगर इसने होना था रहने देना था तो इसको ये भेजा ही क्यों, बनाया ही क्यों, ये इतना लंबा चौड़ा प्रोग्राम काहे के लिए किया अगर वैसा ही रखना था तो, कोई नहीं सोचता। कुरान नहीं ये तसव्वुर देता, कुरान नजात की बजाय फौज का तसव्वुर देता है जिसके माने अचीवमेंट के हैं। इंसान हासिल करता है कुछ, बनता है कुछ, एज यू वर नहीं होता, पहले से कहीं आगे होता है, हर कदम इसका जो इस प्रोग्राम के मुताबिक उठता है इसके अंदर नई सलाहियतों ब्रह्मांड हो जाती हैं, कदम आगे बढ़ता है, ये कुछ हासिल करता है, अचीवमेंट होती है जब इसके साथ आगे बढ़ता है, तो जैसे आया था उसके मुकाबले में कितना कुछ मताए गिरा अपने साथ लेके आगे जाता है, किसी अजाब से छुटकारा हासिल नहीं इसका होता, बहुत कमाई की हुई होती है जिसको साथ लेके जाता है। ये सिलसिला इर्तका है, ये एवोल्यूशन है, एवोल्यूशन की अगली मंजिल में पहुंचता है, इसलिए इसके लिए कुरान फौज का लफ्ज इस्तेमाल करता है। ज़ालिका हुवल फौजुल मुबीन, अचीवमेंट और ऐसी अचीवमेंट जो नजर आ जाएगी, क्या बात ऐसा है, क्या था और क्या बन के आ गया, दुनिया में आया था तो वो मैं जो मिसाल दिया करता हूँ कि कुम्हार की वो मिट्टी का थोबा जिसे हम कहते थे तौदा वो था, जब उसके बाद आखिर में ये आया है तो कहीं बिल्लौरी बाबखोरा बना हुआ है, कहीं तबाक बना हुआ है, कहीं सुराही बना हुआ है, कुछ बना हुआ है ना, ये इंसान यहाँ से कुछ बन के आगे जाता है, अचीव करता है। ज़ालिका हुवल फौज़ुल मुबीन, वअम्मल्लज़ीना कफ़रू, और जिन्होंने इस प्रोग्राम की सदाकत से इनकार किया था या मुब्तलून जो थे वो तो इनसे भी बदतर हैं, उनसे पूछा जाएगा कि अफा लम तुकुन आयाती तुतला अलैकुम, क्या तुम्हारे सामने ये हमारे कवानीन हमारी आयात ये पेश नहीं की जाती थी। कुरान करीम ने हर मुकाम पे ये कहा है कि हम वैसे ही किसी कौम को तबाह नहीं कर देते, पहले उस कौम तक सही पैगाम पहुंचाते हैं, इग्नोरेंस ऑफ लॉ वाली बात वहाँ नहीं है, उनके इल्म में लाया जाता है कि ये सही रास्ता है ये गलत रास्ता है, उन्हें पहले बताया जाता है, और अगली बात ये है کہ وہ قوم انسانیت کی سطح کے اوپر ہونی چاہیے کہ وہ سمجھ بھی سکے کہ ہم اسے کیا کہہ رہے ہیں. جب ایسی قوم ہو کہ وہ سمجھنے کی صلاحیت ہو اس کے اندر, سمجھنے کی صلاحیت ہو اور قرآن کا پیغام پہنچ چکا ہو, اور اس کے بعد پھر وہ دیدہ دانستہ اس سے سرکشی برتے, یہ ہے جرم. اس کا نتیجہ ہوتا ہے تباہی. کہا کہ ان سے پوچھا جائے گا کہ کیا تمہارے سامنے ہمارے یہ قوانین آئے تھے یا نہیں آئے تھے. آئے تھے. فاستکبرتم, تم نے سرکشی برتی. وکنتم قوما مجرمین, اس طرح سے تم جرائم پیشہ قوم ہو گئی. تم نے جرائم کا ارتقاء کیا, قانون تمہارے سامنے آ چکے تھے, تم نے استکبار کیا, سرکشی کی, اور یہ ہوا. عزیزان ایمان, یہ تو قرآن نے کہا کہ ان سے پوچھا جائے گا کہ کیا قرآن کے قوانین, اس کی آیات تمہارے سامنے پیش ہوتی تھی یا نہیں. ہم اپنے متعلق کیا کہیں گے, ہم تو صبح شام اٹھتے بیٹھتے قرآن کی آیات کی تلاوت کرتے ہیں. ان سے تو پوچھنے کی بھی ضرورت ہوگی کہ کیا قرآن کی آیات تم تک پہنچی تھیں, انہوں نے پہنچائی تھیں. ہمارے متعلق تو یہ بھی پوچھنے کی ضرورت نہیں ہوگی. سوچئے کہ کس کیٹیگری میں ہم آتے ہیں. وَإِذَا قِيلَ إِنَّ وَعْدَ اللَّهِ حَقٌّ وَالسَّاعَةُ لَا رَيْبَ فِيهَا قُلْتُمْ مَا نَدْرِي مَا السَّاعَةُ إِن نَّظُنُّ إِلَّا ظَنًّا وَمَا نَحْنُ بِمُسْتَيْقِنِينَ. کیا بات. کہا صورت یہ تھی, آپ کو یاد ہے میں بار بار یہ کہتا ہوں, یہ جس قدر بھی یہ جرائم ہوتے ہیں, جس قدر بھی غلط راستے اختیار کیے جاتے ہیں, انسان سمجھتا یہ ہے کہ زندگی اسی دنیا کی زندگی ہے, میں کسی طرح کاریگری سے اس زندگی کو اچھی طرح گزار لوں, کامیاب گزار لوں, مرنے کے بعد پھر آگے کوئی سلسلہ نہیں, بس. اس لیے ہر وہ شخص جو یہاں انتظام کر سکتا ہے کہ میں قانون شکنی بھی کروں اور گرفت میں نہ آؤں, یا آؤں تو کسی طرح سے دے دلا کے چھوٹ جاؤں, یا چھوٹی موٹی سزا بھی مل جائے تو بھگت جاؤں, اور وہ مفاد اپنے اکٹھا کرتا جائے, جائز ناجائز, غصب سلب نحب سے, اور اس کے بعد یہ ہو کہ یہ سلسلہ بس یہیں تک ہی ہے, مرنے کے بعد معاملہ ختم ہے, کوئی صورت ہی نہیں کہ آپ جرائم کو روک سکیں یا انسداد جرائم کر سکیں. جیسا میں کہا کرتا ہوں, یہ چکر پہ سے لیفٹ کی طرف آپ جاتے اس لیے ہیں کہ آپ کے ذہن میں ہوتا ہے کہ کوئی سپاہی کھڑا دیکھ رہے گا تو چلان ہو جائے گا, اور اگر یہ یقین ہو کہ سپاہی وائی والی بات کچھ نہیں ہے, کچھ نہیں, یہاں کو پرواہ ہی نہیں پھر کرے. مواخذے کا جو احساس ہے اس سے جرائم کا انسداد ہوتا ہے, اور اگر بات یہ ہے کہ یہ زندگی اسی زندگی کی ہے تو پھر یہاں تو مواخذہ کو نظر آتا ہے خدا کی طرف سے, وہ تو ہاتھ پکڑتا نہیں, اور یہاں اگر کوئی مواخذہ نہیں ہے اور اگر ہے تو ہم اس سے چھوٹ جاتے ہیں, تو پھر آپ جرائم کا انسداد کسی صورت میں نہیں کر سکتے. یہ صرف یہ آخرت کی زندگی کے مواخذے پر احساس ہی نہیں, یقین ہے کہ جو انسان کو جرائم سے باز رکھ سکتا ہے, جرائم کے ارتکاب سے ہی نہیں. قرآن کہتا ہے دل میں بھی پھر وہ خیال نہیں گزرنے دیتا مومن, اس کا بھی اثر ہوتا ہے اس کی زندگی پر. ان تبدو ما فی انفسکم او تخفوہ یحاسبکم بہ اللہ, دل کی گہرائیوں میں وہ بات گزرے یا ظاہر ہو جائے, مواخذہ اس کا ہوگا. یہ یقین اگر ہو جائے پھر انسان باز رہتا ہے. کہا کہ تم سے کہا جاتا تھا کہ یہ زندگی ہے, یہ مواخذہ ہوگا, تو پہلے تو تم کہتے تھے کہ ہم نہیں جانتے میاں یہ کیا تم کہہ رہے ہو, کہاں کی قیامت, کہاں کا مواخذہ, کہاں تھا. اور اگر کبھی یہ بات تھی بھی اور جرت ہم نہیں کر سکتے تھے اس سے انکار کرنے تھے کہ مسلمانوں کے معاشرے میں رہنا ہے, تو زبانی انکار کر دینے سے تو بہرحال فتویٰ لگ جائے گا, بہرحال دوسری دنیا دوسرے معاشرے والے بھی یہ کہیں گے کہ تم کس قسم کے مسلمان ہو, تم تو مسلمان ہی نہیں رہے. تو کہا اس قسم کا کچھ خیال کبھی آتا بھی تھا تو، لیکن ایمان کی بات یہ ہے کہ ہم یقین نہیں کرتے تھے اس بات پہ. عزیزان من، سوچئے اپنے اپنے دل پہ ہاتھ رکھ کے، کیا ہمیں یقین ہے اس بات کا کہ ہمارے دل میں گزرنے والے خیالات کا بھی مواخذہ ہوگا؟ یقین، یہ جو ہے کہ ہاں ہم بھی مانتے ہیں ٹھیک ہے جی مرنے کے بعد قیامت، تو وہ زبان سے کچھ بات کہتے ہیں نا، وہی نظن کہ ہاں ٹھیک ہے، بس ایک خیال تھا، وہ آتا تھا ہمیں بھی آتا تھا، لیکن یقین نہیں تھا ہم کو اس بات کا. یہ ہماری سرگزشت بیان ہو رہی ہے. یہ جو آج اتنی کوششیں ہو رہی ہیں، یہی نہیں پورے عالم اسلام میں، مسلمانوں کے تمام ممالک کے اندر اصلاح احوال کی، انسداد جرائم کی، معاشرہ کی بہتری، اور کچھ ہوتا نہیں. اس کی وجہ کیا ہے؟ یہ بنیاد نہیں ہے ہمارے ہاں. یہ یقین جو ہے مواخذے کا، اپنے ہر عمل اور خیال کے مواخذے کا یقین نہیں ہے. زبان سے زیادہ الفاظ دہرائے جاتے ہیں، خیال والی بات جو ہے قرآن نے کہا یقین نہیں ہے. اس کی وجہ یہ، تو ٹھیک ہے تمہیں یقین ہو یا نہ ہو، یہ تو واقعہ ہے، ہو کے رہا. وَبَدَا لَهُمْ سَيِّئَاتُ مَا عَمِلُوا وَحَاقَ بِهِمْ مَا كَانُوا بِهِ يَسْتَهْزِئُونَ. کیا لفظ ہیں قرآن کے ساتھ، بَدَا لَهُمْ، جسے آپ اعمال کی سزا کہتے ہیں. وہ کہتے ہیں وہ کوئی الگ عمل اور الگ اس کی سزا نہیں ہوتی، وہ تو سزا اس عمل کے اندر ہوتی ہے، ہلاکت سینکھیے کے اندر موجود ہوتی ہے. آپ سینکھیا پھانک لیتے ہیں تو کوئی تارا مسیح آپ کو پھانسی پہ چڑھا نہیں چڑھاتا، وہ ہے خارج سے سزا ملی ہوئی. یہ تو اس کے اندر پھانسی موجود تھی جو آپ نے پھانک لی، ہوا کیا؟ جب پھانک رہے تھے تو تمہیں وہ پھانسی نظر نہیں آ رہی تھی، کوئی آدھے گھنٹے کے بعد ابھر کے آ گئی تمہارے گلے میں، وہ نمایاں ہو گئی. کیا بات ہے قرآن کی، بدالہم سیئات ما عملوا، تمہارے کاموں کے اندر جو تمہاری تباہیاں چھپی ہوئی تھیں نا، وہ نمودار ہو گئیں، نمایاں ہو گئیں. بس یہ ہے جسے کہتے ہیں مواخذہ آخرت کا، یہاں وہ نمایاں نہیں ہوتی، وہ وہاں جا کے نمایاں ہو گئیں. وَحَاقَ بِهِمْ مَا كَانُوا بِهِ يَسْتَهْزِئُونَ، اور وہ جو تم مذاق اڑایا کرتے تھے نا، اس تباہی نے گھیر لیا تم. وکیل الْيَوْمَ نَنْسَاكُمْ كَمَا نَسِيتُمْ لِقَاءَ يَوْمِكُمْ هَذَا، اور پھر اس وقت تم سے یہ بات کہی جائے گی کہ جس طرح تم نے اس مواخذے کو، اس اعمال کی، اس جزا کو، اس بدلے کو، اس صلے کو پس پشت ڈال دیا تھا، اس خیال کو کہتے تھے ہمیں یقین نہیں ہے، آج تمہیں بھی اسی طرح سے پس پشت ڈال دیا جائے گا. خدا کے بندوں میں تم آگے نہیں بڑھ سکتے. وَمَأْوَاكُمُ النَّارُ وَمَا لَكُم مِّن نَّاصِرِينَ، آج کوئی تمہارا حامی اور ناصر نہیں ہے. آج تمہارے کشت عمل کی ساری کھیتیاں جھلس کر راکھ کا ڈھیر ہو جائیں گی. ذَلَكُمْ بِأَنَّكُمْ متخذتم آیات اللہ حزوا وغرتکم الحیات الدنیا، اس لیے کہ دنیاوی زندگی کی مفاد پرستیوں نے تمہیں دھوکے میں رکھا ہوا تھا. یہ پانی وہ ہے کوسا سا دے دی، تمہیں فریب دیا ہوا تھا، دھوکے میں رکھا ہوا تھا. شکریہ. یہ وجہ تھی کہ تم اتنی بڑی صداقتوں کو کہ ایسا ہو کے رہے گا، सीरियसली नहीं लिया करते थे, लाइटली लिया करते थे, सुना करते थे, जुबान से कहा भी करते थे कि हमारा ईमान है आखिरत पर, दिल में तुम्हारे इसका यकीन नहीं होता था। फल यौम ला युखरजून मिन्हा वला हुम युस्तातबून, अब न तो यहाँ किसी तरह से भी नाक रगड़ने से कुछ फायदा होगा। कुरान ने कहा है कि जिसे तौबा कहा करते हैं कहा जाता है, उसके माने होता है ऐसे वक्त में एतराफ़ करना अपनी गलती का कि जिसके इजाले के लिए तुम्हें उसके बाद वक्त और मोहलत और फुर्सत मुयस्सर हो, उसका इजाला कर सको तुम, इसे तौबा कहते हैं। या अल्लाह मेरी तौबा से तौबा नहीं मुराद होती, ना ही वो गलती मुआफ़ होती है, वो तो उसका इजाला करना होता है। आपने जो नुकसान हो गया था उस नुकसान का पूरा करना होता है। तौबा के माने ये हैं अरबी ज़ुबान के अंदर के जहाँ से आप गलत रास्ता आपने अख्तियार किया, आगे चल के थोड़ी दूर महसूस हुआ कि ये गलत रास्ता है, ये उधर नहीं जाता, तो वहाँ से फिर वहाँ लौट के वापस आना जहाँ से गलत कदम उठा था। तो तौबा की पहली शर्त तो वहाँ वापस आना है ना जहाँ से गलत कदम उठा था। अगर वहाँ वापस नहीं आ पाएंगे तो सही रास्ते पर जा ही नहीं सकेंगे, और वहाँ अगर आ भी गए तो फिर वहाँ आकर खड़े रहने से तो आप मंजिल पे नहीं पहुँच जाएंगे ना, फिर सीधे रास्ते पे चलना भी तो होगा। मन ताबा व असलहा, वहाँ से वापस लौटा और सही रास्ते पर चला, ये माने हुए उसके। तो गोया ये तो उस वक्त की बात है ना, एहसास अपने जुर्म का, अपनी गलती का, जब अभी मोहलत हो इस बात की कि उसके अजाला कर लिया जाए उसके नुकसान का। और अगर वक्त वो आ गया है कि जिसमें इजाला करने के लिए अब वक्त और फुर्सत ही नहीं है, जो कुरान कहता है कि मौत सामने आके खड़ी हो और उस वक्त फिर कहोगे या अल्लाह मेरी तौबा, तो फ़ायदा क्या है उसका, तुम तो उस कमी को पूरी नहीं कर सक पूरा नहीं कर सकोगे। तो कहा कि ये वो वक्त हो जाता है फिर कि वहाँ जिसे कहते हैं ना आम तौर पे नाक रगड़ना, एरियाँ रगड़, वो कुछ फ़ायदा नहीं दे सकेगा। ये यहाँ सवाल इसका नहीं है कि यूँ ही या अल्लाह बख्श दे और या मजबूर, या पीछे बैठे हुए जो हैं वो कुलों पे देख पका दें और चलिए इसमें के ऊपर उस कर दें और उसके बाद वो वहाँ बख्शा चला जाए, ये सवाल ही नहीं है। कोई किसी दूसरे को बख्शवा नहीं सकता, कोई किसी दूसरे का बोझ उठा नहीं सकता, और जो उस के इजाले का वक्त बाकी न रहे तो उसके तौबा उसके माने नहीं होते साहब। वो तो इसी ज़िंदगी में जब अभी वक्त है अपने उस साहब का गलती का एहसास करे, उस जुर्म का फिर उसका इजाला करे, उसके बाद फिर कदम ऐसा उठाए कि और ज़्यादा बेहतरी की चीज़ें कमाए, ये है प्रोग्राम जो कुरान का है। वहुम वला हुम युस्तातबून, और वहाँ फिर इसका भी वक्त नहीं रहेगा कि ये गिड़गड़ाना किसी काम आ जाए। वो जब ज़ुहूर नताइज जिसे कुरान कहता है, जब उस गलत कदम उठाने का नतीजा बरामद हो जाए, सामने आ जाए, तो ये है वो वक्त जिसको वो कहता है कि अब गिरफ्त हो गई, मुआखज़ा हुआ, उस गलत काम का सिला या जजा या सजा जो कुछ भी है वो आ गई सामने। ये वो चीज़ जिसे आप आखिरत का अजाब कहते हैं, वहाँ इसका मौका नहीं है। ये तसव्वुर नहीं है कि वहाँ जाने के बाद कुछ अरसा जहन्नम में रखा जाएगा, इसे 6 महीने की कैद है, इसे साल भर की कैद है, और उसके बाद फिर वो कैद से छूट के वापस आ जाता है, ये सवाल ही नहीं है। ये कुछ वक्त की बात नहीं है, ये तो इर्तका का सिलसिला है जिसमें ये सलाहियत पैदा हो गई होगी कि वो ज़िंदगी की अगली मंजिल میں جانے کے قابل ہو، وہ زندگی بسر کرنے کا اہل ہو، اتنی صلاحیت اچیو کر لی ہو اس نے، وہ اس منزل میں چلا جائے گا، اور جس میں یہ چیز نہیں ہوگی وہ روک دیا جائے گا، رکنے کے بعد وہاں عمل کی گنجائش نہیں ہوگی کہ وہاں پھر کچھ کام کر لیے ایسے اچھے اور پھر چلے گئے، یہ بالکل تصور باطل ہے کہ جہنم میں کچھ عرصہ گزرنے کے بعد پھر انسان نکال نکال کے جنت کی طرف بھیجے جائیں گے۔ وما ہم بخارجین من النار، جنت وہ مقام ہے کہ جس میں مزید کام کرنے کے مواقع اور گنجائش ہوگی، وہاں سے آگے تو بڑھ سکے گا، لیکن جو اس کے جس نے اس میں اس زندگی بسر کرنے کی صلاحیت پیدا نہیں کی ہوئی ہوگی وہ روک دیا جائے گا، اس کے لیے کوئی گنجائش نہیں ہے۔ اس لیے دارالعمل، کام کرنے کا جو موقع، گنجائش، میدان، زندگی، اسی زندگی کی، اسی دنیا کی زندگی ہے، جو کچھ جہاں بن جائے گا انسان اس کے مطابق آگے جائے گا۔ اس لیے یہ کہا کہ وہم ولا ہم یستعتب، نہ تو وہاں سے نکل سکیں گے خود، اور نہ ہی وہاں یہ توبہ اللہ جسے ہم کہتے ہیں وہ کسی کام آ سکے گی انسان کی۔ اسی لیے قرآن نے کہا ہے کہ یہ غنیمت سمجھو یہ وقت، جب تمہیں اس کا احساس ہو جائے کہ ہم غلط راستے پہ، تو بدلو اپنے راستے کو، صحیح راستے کے اوپر قدم اٹھاؤ تو منزل کی طرف پہنچ جاؤ گے۔ اور موت کا تو پتہ ہی نہیں ہوتا انسان کے کہ کس وقت آ جانی ہے، اس لیے اگر یہ آدمی اس کو پوسٹ پون کرتا چلا جائے کہ اچھا کوئی بات نہیں، ابھی نہیں، کچھ پھر اگلی دفعہ صحیح، اگلے مہینے یہ کر لیں گے، اگلی دفعہ یہ کچھ کر لیں گے، کیا پتہ ہے انسان کی موت کا۔ اس لیے یہ سوال ہی نہیں، جب بھی احساس ہو انسان کو اپنے جرم کا، اس کی اصلاح اسی وقت کر لینی چاہیے۔ اور آخری آیت آ گئی، میں نے کہا ہے نا کہ قرآن کریم کا انداز یہ ہے کہ وہ سورت کی آخری آیت میں سم اپ کر دیتا ہے، نچوڑ کے وہ اپنا لے آتا ہے ساری تعلیم کا ماخذ۔ کہا تھا للہ ملک و سماوات والارض، ارض و سماوات میں حکمرانی جو ہے وہ خدا ہی کی حکمرانی ہے، تم باطل کے دعوے کرتے ہو، حکمرانیاں انسانوں کی ہوتی ہیں، آیتیں خدا کی، قرآن کی، قرآن کی آیتیں پڑھتے ہو کہ للہ ملک و سماوات والارض۔ اس نے کہا یہ بات نہیں ہے، یہ سارا پروسیس، یہ سارا پروگرس جو پروسیجر جو ہو رہا ہے یہاں، پروگرام جتنا ہو رہا ہے وہ اس لیے ہے، قرآن سے یہی بات سمجھ میں آتی ہے کہ آہستہ آہستہ آخر الامر یہاں کی انسانیت، یا کوئی ایک قوم تو نہیں بلکہ وہ تو قرآن انسانیت کو کہتا ہے، کہ آہستہ آہستہ ان تجارب کے بعد انسانیت خود اس قابل ہو جائے گی کہ وہ یہاں خدا کی حکومت کو قائم کرے۔ اور اس حکومت کے معنی کیا ہوں گے؟ ہر فرد کی پرورش کا سامان مہیا کرنا، وہ حکومت حاکم کے احکام ماننے کی بات نہیں ہوگی، اس کا جذبہ حکمرانی جو ہے اس کی تسکین سے مراد نہیں ہے، خدا کو تو اس کی ضرورت ہی نہیں ہے۔ حکومت کے معنی ہوں گے خدا کے اقتدار اعلیٰ کے معنی ہوں گے کہ یہ جتنے ذرائع پیداوار ہیں اس کے اوپر اس کا کنٹرول ہو، یعنی اس نظام کا کنٹرول ہو جو خدا کے نام پہ قائم کیا جائے، اور کنٹرول اس لیے ہو کہ وہ ربوبیت کا سامان بہم پہنچائے تمام نوع انسانی کو، ہر فرد کو۔ یہ ہے جی ملخص قرآن کی تعلیم کا، اور آخری آیت میں ہم اسی کے اوپر آ گئے، فَلِلَّهِ الْحَمْدُ رَبِّ السَّمَاوَاتِ وَرَبِّ الْأَرْضِ رب العالمین۔ یہاں ایک اور لفظ بڑھا دیا، ورنہ رب السماوات اور رب الارض یہی کافی تھا کہ اس وقت بے ساختہ زبانوں سے یہ بات نکل آئے گی کہ وَلَهُ الْكِبْرِيَاءُ فِي السَّمَاوَاتِ وَالْأَرْضِ، خدا کی حکمرانی، کبریائی، وہ اقتدار اعلیٰ، اس وقت اقتدار اعلیٰ آسمانوں میں تو آج بھی ہے، ارض کے اوپر خدا کی کبریائی کا وہ دور آئے گا، وہ دور ہوگا وہو العزیز الحکیم، قوت بھی اس کے ہاتھ میں ہے، اور وہ دھاندلی کی اور استبداد کی ڈکٹیٹرشپ کی قوت نہیں ہے، بڑی حکمت کی قوت ہے۔ کاہے کے لیے ہے؟ رب السماوات و رب الارض و رب العالمین، آسمانوں میں بھی اس کی ربوبیت، زمین پہ بھی اس کی ربوبیت، اقوام عالم میں اس کی ربوبیت۔ یہ دور کب آئے گا؟ قرآن میں اس کی انڈیکیشنز ہیں، اس کے اشارات ہیں۔ ایک اشارہ تو ابھی سامنے آ جاتا ہے ہمارے، کہتا اس دور میں یوم یقوم الناس لرب العالمین، 83/6، یہ وہ دور ہے کہ جس میں پوری انسانیت ربوبیت عالمینی کے لیے اٹھ کے کھڑی ہو جائے گی۔ یوں ہوگی ربوبیت عالمینی، پھر کسی جور و استبداد کے مالک زبردست کے ہاتھ میں کنٹرول نہیں ہوگا۔ یقوم الناس، پوری انسانیت، یوم یقوم الناس لرب العالمین، خدا کی ربوبیت عالمینی کو عملاً نافذ کرنے کے لیے پوری انسانیت اٹھ کے کھڑی ہو جائے گی۔ یہ وہ دور ہوگا کہ جس میں کبریائی سماوات و ارض میں بھی خدا کی ہوگی۔ یہ وہ دور ہوگا جہاں سماوات اور ارض اور عالمین میں ربوبیت کبریٰ جو ہے خدا کی معصور شکل میں دنیا کے سامنے آئے گی، اور ہر ایک کے زبان پہ ہوگا کہ الحمدللہ۔ یہ ہے وہ یوم الدین جسے قرآن نے کہا ہے نا، مالک یوم الدین۔ یہ ہے خدا کی کبریائی۔ یوم الدین کے متعلق بھی اسی سے پہلے میرا خیال ہے، ہاں 82 میں ہے۔ ہم روز نماز میں یہ سورہ فاتحہ پڑھتے ہیں، ویسے بھی پڑھتے ہیں مالک یوم الدین، مالک یوم الدین۔ وہ کہتا ہے وہ مادرا کا ما یوم الدین، خود قرآن کہتا ہے، کیوں کہتے تھے رہتے ہو روز، کبھی کھڑے ہو کے تم نے سوچا بھی ہے کہ یہ یوم الدین جسے تم کہتے ہو، وہ دور جس میں دین خداوندی عملاً نافذ ہوگا، کبھی سوچا ہے وہ کیا ہے، کیا ہوگا اس میں؟ ثم ما ادراک ما یوم الدین، اہمیت کا تقاضا یہ ہے۔ پھر دوبارہ کہا ٹھہرو، کھڑے ہو جاؤ، سوچو تو صحیح کیا ہے، اور تمہیں کون بتائے گا؟ تمہیں صرف خدا بتائے گا، اور ہم بتاتے ہیں، جس کی دعائیں تم مانگا کرتے ہو یوم الدین۔ وہ دور جس میں الدین کا نظام نافذ ہوگا، عزیزان من سنیے کہ وہ دور، اس کی خصوصیت کبریٰ، یوم لا تملک نفس لنفس شیئا والامر یومئذ للہ۔ اس دور میں کسی انسان کا کسی دوسرے انسان پہ کوئی دباؤ نہیں ہوگا، حکم صرف خدا کا ہوگا۔ اور یہ ہے جو ہے للہ الحمد وللہ الحمد رب السماوات و رب الارض و رب العالمین ولہ الکبریاء فی السماوات والارض وہو العزیز الحکیم۔ سورہ الجاثیہ عزیزان ایمان اس آیت سے ختم ہو جاتی ہے۔ آئندہ درس میں ہم سورہ الاحقاف 46 سورت سے شروع کریں گے۔ ربنا تقبل منا، ہاں جی